كنا وقفنا عندك الشيخ عفتاب حقيقة، نريد أن نذكر أيضا إلماحة عن أركان الإسلام نبينها لهم، وأن هذا الدين العظيم هو دين الإسلام قام على أركان عظام وهي خمسة. दाजु भाइहरु इस्लामको बारेमा हामीले अहिलेसम्म तपाईँहरूसँग कुरा गर र इस्लाम धर्मको बारेमा जानकारी लिँदा सबैभन्दा पहिला हामीले यो जानकारी लिनुको खाँचो पर्छ कि इस्लामको पाँचवटा स्तम्भहरू छन्। यो पाँचवटा स्तम्भहरूमध्ये सबैभन्दा पहिलो स्तम्भ जुन हो त्यो हो शहादत अल्ला इलाहा इल्लल्लाह व अन्न मुहम्मद रसुलुल्लाह। यो साक्षी दिनु यो गवाही दिनु कि मात्र एउटै ईश्वर नै एउटै सत्य ईश्वर नै पूज्य हुनुहुन्छ सत्य पूज्य हुनुहुन्छ र मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ईश्वरको सन्देष्टा हुनुहुन्छ। यो गवाही दिएर यो साक्षी दिएर कुनै पनि व्यक्ति इस्लाम धर्ममा प्रवेश गर्न सकिन्छ। कुनै पनि व्यक्तिले इस्लाम धर्ममा प्रवेश गर्न सकिन्छ जब त्यो आफ्नो मुखले यो मूल मन्त्रलाई स्वीकार गर्छ आफ्नो हृदयले स्वीकार गर्छ र आफ्नो मुखद्वारा यो मूल मन्त्रले पढ्छ अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्न मुहम्मद रसुलुल्लाह। त यो मूल मन्त्र पढेर त्यो व्यक्तिले इस्लाम धर्म प्रवेश गर्न सकिन्छ। इस्लाम धर्म प्रवेश गरेपछि सबैभन्दा पहिलो कुरा जुन हामी माथि अनिवार्य हुन्छ त्यो हो दिवा तथा रात्रिमा पाँच चोटिको सलाह। यो सलाहको अर्थ हुन्छ ईश्वरको पूजा गर्नु। ईश्वरको पूजा गर्नुको लागि हामीले दिवा तथा रात्रिमा सात चोटि पाँच चोटि सलाह पढ्ने गर्छौँ, बिहान फेरि बाह्र बजेतिर र त्यसरी नै तिन बजे साढे तिन बजेतिर र सूर्यास्त पछि र सूर्यास्तको डेढ घन्टा पछि यो पाँच टाइममा हामीले ईश्वरको पूजा गर्ने गर्छौँ र यसलाई सलाह भनिन्छ। सलाहको अर्थ के हुन्छ कि यो पूजाद्वारा हामीले आफ्नो ईश्वरलाई खुसी पार्छौँ र ईश्वरको पूजा गरेर हामी ईश्वरको नजिक पुग्न सक्छौँ। त्यसैले हामीले ईश्वरको पूजा गर्ने गर्छौँ र हामीमाथि दिवा तथा रात्रिमा पाँच चोटिको सलाह अनिवार्य हुन्छ। त्यसपछि तेस्रो कुरा जुन हामीमाथि अनिवार्य हुन्छ त्यो हो दान दिनु, जकात, जसलाई जकात भनिन्छ। यो प्रत्येक वर्ष ईश्वरले जुन धनी व्यक्तिहरू छन् उनीहरूमाथि ईश्वरले दान दिनुलाई अनिवार्य पार्नु भएको र धनी व्यक्तिहरूमाथि यो अनिवार्य हुन्छ कि उनीहरूले जुन गरिबहरू छन् गरिब गुर्बाहरू छन् उनीहरूको सहायता गर्नको लागि आफ्नो धनद्वारा 2.5% जकात निकालेर उनीहरूलाई दानमा दिउँ। त्यस लागि अल्लाह तबारक तआलाले जुन पनि धनी व्यक्तिहरू छन् र जिनीहरूको वार्षिक बचत 85 ग्राम सुनभन्दा बढी हुन्छ भने तिनीहरूमाथि प्रत्येक वर्ष आफ्नो धनमा जकात निकाल्नु र दान दिनु अनिवार्य हुन्छ। तर जसको वार्षिक बचत 85 ग्राम सुनदेखि कम छ भने तिनीहरूमाथि दान दिनु अनिवार्य हुँदैन। तर त्यो आफ्नो इच्छाले यदि दान गर्न चाहन्छ भने यो त राम्रो कुरा हो। र चौथो कुरा के हो भने कि जुन रमजानको महिना हुन्छ अरबीको महिनाको अनुसार नौवा महिना जुन हो रमजानको महिना, यो रमजानको महिनामा ईश्वरलाई खुसी पार्नको लागि व्रत बस्नुपर्छ। बिहानदेखि सूर्यास्तसम्म ईश्वरको लाई खुसी पार्नको लागि ईश्वरलाई खुसी पार्नको लागि हामीले बिहानदेखि साँझसम्म व्रतमा बसेर ईश्वरले खुसी पार्छौँ र एक महिना हामीलाई व्रत बस्नुपर्छ। त्यसलाई सोम भनिन्छ, श्याम भनिन्छ, रमजानको रोजा राख्नुपर्छ, रमजानमा व्रत बस्नुपर्छ र यसको धेरै फाइदाहरू पनि छन् जसको बारेमा इन्सा फेरि अर्कोचोटि कुरा हुन्छ। र अन्तिम कुरा के छ भने जुन पाँचौँ स्तम्भ हो त्यो हो हज र अहिले हामी हज गरेर आए त्यो हजको अर्थ हुन्छ तीर्थयात्रामा मक्का जानुपर्छ र त्यहाँ गएर ईश्वरको हामी पूजा गर्छौँ र यही नै भन्दा जान्छौँ के अल्लाह हामी सबै तिम्रो पूजाको लागि यहाँ आएका हौँ र हामी हाजिर छौँ। लब्बैक अल्लाहुम्मा लब्बैक लब्बैक ला शरीक लक लब्बैक, के अल्लाह हामी हाजिर छौँ तिम्रो पूजामा हामी आएका छौँ र हामी बार बार हाजिर छौँ तिम्रो दरबारमा। ला शरीक लक इन्नल हम्द व निअमत लक वल मुल्क ला शरीक लक, र तपाईँको लागि नै सम्पूर्ण किसिमको प्रशंसा हो र जुन पनि यो संसारमा जुन पनि कुराहरू छ यो सबै ईश्वरद्वारा नै हो, त्यो सबैलाई हामी स्वीकार गर्दै त्यहाँ हजको लागि हामी जान्छौँ र ईश्वरको पूजा गर्छौँ र यो तीर्थयात्रामा हामीले धेरैभन्दा धेरै ईश्वरका पूजा गरेर त्यहाँ सबै मानिसहरू त्यो चाहिने जुन देशको पनि किन नहुन् र जति पनि धनी र गरिब किन नहुन् एउटै पोसाकमा हुन्छन् एउटै लुगा कपडामा हुन्छन् र सबैले सेतो लुगा लगाएर ईश्वरको पूजा गरिरहेका हुन्छन् त्यसमा न त कुनै ठुलो हुन्छ न कुनै सानो हुन्छ सबैले एउटै ईश्वरको पूजा गर्छन् र एउटै ईश्वरको लागि आफूलाई समर्पित पार्छन् र यो भन्दै जान्छन् लब्बैक अल्लाहुम्मा लब्बैक लब्बैक ला शरीक लक लब्बैक।